रेडियो सानी भेरी एफएम 100.8 मेगाहर्ज नसुनी मन मान्दै मान्दैन। बेलुकी 6 बजेको सानीफेरी खबरमा स्वागत छ, म मनिष खड्का। यो खबर रेडियो सानीफेरी एफएम 100.8 मेगाहर्जका साथै रेडियो सानुफेरी .com मार्फत संसारभर प्रसारण भइरहेको छ। सुरुमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। नेपालमा प्रवेश गरी नेपालीमाथि गोली हान्नेलाई छानबिन गरी कारवाही गर्न नेपाल सरकारद्वारा भारत सरकारको ध्यान आकर्षण। काङ्ग्रेस सांसदहरूको अवरोधपछि संसद बैठक 15 गतेसम्मका लागि स्थगित। रुकुमको मुसिकोट नगरपालिका एक बारेगौँरा जङ्गलमा एक युवक मृत फेला। जिल्ला शिक्षा कार्यालय रुकुमले आर्थिक वर्ष 2072-73 विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकमा करिब 28 करोड बजेट खर्च गर्ने। द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि रुकुममा सञ्चालित हातेमालो कार्यक्रमको अवधि समाप्त। सल्यानलाई आगामी पौष मसान्तभित्र साक्षर जिल्ला घोषणा गरिने। र अखिल नेपाल फुटबल सङ्घ एन्फामा भएको भनिएका गैर कानुनी गतिविधि छानबिन गर्न 5 सदस्यीय छानबिन समिति गठन। हाम्रो देश यति बेला छिमेकी भारतले गरेको नाकाबन्दीको चपेटामा छ। तसर्थ नाकाबन्दी सङ्कटको सामना गर्न सामान्य अवस्थाको भन्दा कम खर्चमा दैनिकी चलाउने अधिकतम कोसिस गरौँ। खाना पकाउन एलपी ग्यासको सट्टा दाउरा कम लाग्ने आधुनिक चुलो प्रयोग गरौँ। यात्रा गर्दा निजी सवारी साधनको सट्टा सकेसम्म सार्वजनिक यातायातको प्रयोग गरौँ। आयातित इन्धनको खपत घटाऊ, आत्मनिर्भर बन्ने उपायको खोजी गरौँ। रेडियो सानीभेरीद्वारा जनहितमा जारी। जित्ने छैन नेपालीलाई नाकाबन्दीले, जित्ने छैन नेपालीलाई नाकाबन्दीले। अब पूरा खबर। नेपाल सरकारले नेपाल भारत सीमाबाट 100 मिटर भित्र आई नेपाली नागरिकलाई गोली हान्नेलाई छानबिन गरी कारवाही गर्न भारत सरकारको ध्यान आकर्षण गराएको छ। आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर घटनाको छानबिन गर्न र दोषीमाथि कारवाही गर्न भारतसँग आग्रह गरेको हो। विज्ञप्तिमा छानबिनबाट प्राप्त नतिजा नेपाल सरकारलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले बुधबार बिहान सुनसरीको हरिपुरमा आएर गोली प्रहार गर्दा 4 जना नेपाली नागरिक घाइते भएका थिए। तर भारतीय दूतावासले भने बुधबार विज्ञप्ति निकालेर एसएसबीका जवानले नेपाली नागरिकमाथि गोली प्रहार नगरेको दावी गरेको थियो। संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने माग गर्दै काङ्ग्रेस सांसदहरूले अवरोध गरेपछि संसद बैठक 15 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठक सुरु हुनासाथ काङ्ग्रेस सांसदहरूले कुर्सीबाट उठेर नाराबाजी गरेका थिए। सभामुख ओन्सरी घरतीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिए लगत्तै काङ्ग्रेस सांसदहरूले कुर्सीबाट उठेर नाराबाजी गरेका थिए। यसअघि दुई पटक बसेको संसद बैठक आन्दोलनरत मधेसी मोर्चाको अवरोधका कारण स्थगित भएको थियो। नेपाली काङ्ग्रेसले संसद बैठकमा प्रमुख प्रतिपक्षलाई पहिला बोल्न नदिएर सभामुख ओन्सरी घरतीले संसदीय पद्धतिको उल्लङ्घन गरेको आरोप लगाएको छ। आजको संसद बैठकमा बैठकमा को पहिला बोल्ने भन्ने विषयमा विवाद भएको थियो। सबैभन्दा पहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हात उठाएको भन्दै सभामुख घरतीले यादवलाई पहिले बोल्न दिए लगतै काङ्ग्रेस सांसदहरू उठेर होहल्ला गरेका थिए। यथास्थानमा शान्त भएर बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि घरतीले संसद बैठक आउँदो 15 गतेसम्मलाई स्थगित भएको घोषणा गर्नुभएको थियो। आफ्नो होहल्लाका कारण स्थगित भएको संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस सांसद विमलेन्द्र निधिले सभामुख घरतीमाथि संविधान संशोधन सम्बन्धी विधेयक अगाडि बढाउनु पर्ने विषयमा बोल्न खोज्दा समय नदिएर सरकारको पक्ष पोषण गरेको आरोप लगाउनु भयो। संविधान संशोधन विधेयक अगाडि बढाउन नदिनका लागि सभामुख घरतीले सरकारसँगको मिलेमतोमा जाना जाना आफूलाई बोल्न नदिएको उहाँको आरोप थियो। नेकपा क्रान्तिकारी माओवादीले नेपाल भारत बीचको सीमा खुल्ला सीमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। माओवादी अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै केही दिन यता तराई मधेस र भारतसँगको सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाक्रम बढेको र यसबाट मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको बताउनु भएको छ। वैद्य माओवादीले सुनसरीको भान्टाबारीमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई गोली हानेको घटनाको भर्सना गरेको छ। उसले घटनाको छानबिन गरी दोषीमाथि कूटनैतिक माध्यमबाट कडा कारवाही गर्न माग समेत गरेको छ। वैद्य माओवादीले मधेस आन्दोलनका क्रममा सप्तरीमा सरकारले दमन गरेको भन्दै विरोध गरेको छ। घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ। पूर्व सभामुख सुभाषचन्द्र नेपाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरूलाई आग्रह गर्नुभएको छ। इलामको चुलाचुलीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यो आन्तरिक समस्या भएकोले नाकाबन्दी फिर्ता गरेर आए संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुने बताउनुभयो। संविधान सभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो। संविधान निर्माणपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका नेपाङले मतदाता र कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीका क्रममा हुने विभिन्न खाले विकृति र विसङ्गतिको गम्भीर अध्ययन गरी सुधार गर्न सरकार र सरकारमा तहतका निकायहरूलाई निर्देशन दिएको छ। वैदेशिक रोजगारमा जाने नेपालीहरूले भोग्नु परेको समस्या अख्तियारले गरेको अनुसन्धान सहितको सुझाव प्रतिवेदन सरकारका विभिन्न मन्त्रालयलाई दिँदै निर्देशन दिइएको हो। अख्तियारको मुख्यालयमा आज गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णहरि पुष्करले अख्तियारले दिएको निर्देशन र सुझाव कार्यान्वयन नगर्ने सरकारी निकाय र व्यक्तिहरूमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ। वैदेशिक रोजगारीमा जाने मजदुरलाई सहज रूपमा रोजगारीमा पठाउन र विदेशमा पनि सहज रूपमा काम गर्ने वातावरण मिलाउने लगायतका विषयमा अख्तियारले सरकार र सरोकार निकायलाई 9 पृष्ठ लामो सुझाव दिएको छ। सुनसरीको भन्टाबारीस्थित पूर्वी टोलमा बुधबार भारतीय सुरक्षाकर्मीले प्रहार गरेको इन्सास राइफलको गोलीका 3 खोका भेटिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीको टोलीले घटनास्थलबाट इन्सास राइफलको 5.656 mmको खोका भेटेको हो। एसएसबीको गोली प्रहारबाट हरिपुर सातका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए। एसएसबीले नेपालीमाथि गोली प्रहार गरी घाइते बनाएपछि सशस्त्र प्रहरीले उक्त स्थानमा पहरा दिइरहेको छ। यता एसएसबीले नेपालीमाथि गोली प्रहार गरेको घटनाप्रति आपत्ति जनाउँदै काङ्ग्रेस एमाले सहितका सुनसरीका दलहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन्। सुनसरी टुक्र्याउन नदिन एकजुट बनेका प्रमुख राजनैतिक दलहरूको टोलीले सुनसरी प्रशासन मार्फत ज्ञापन पत्र बुझाएको हो। रुकुमको मुसिकोट नगरपालिका एक बारे गौँडामा एक युवक मृत अवस्थामा फेला परेका छन्। मुसिकोट एक बाघ बजारका 23 वर्षीय प्रेम सिंह सुनार बारे गौँडा जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब परीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो। डिग्रे मेला हेर्न गएका सुनार गैराती 10 बजेतिर जङ्गलमा लडिरहेको अवस्थामा मृत फेला परेको बताइएको छ। तर उनको आज बिहान मात्र पहिचान खुलेको हो। सुनारको शरीरमा कुनै बाहिरी चोट नलागेको डिएसपी थपलियाले बताउनुभयो। सुनारको किन र कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। जिल्ला शिक्षा कार्यालय रुकुमले आर्थिक वर्ष 2072-73 सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी गराएको छ। आज एक कार्यक्रमको आयोजना गरी विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रम र बजेटका बारेमा जानकारी गराइएको हो। आर्थिक वर्ष 2072-73 विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकका लागि करिब 28 करोड बजेट प्राप्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। प्रारम्भिक बाल विकास, शिक्षा, भौतिक सुविधा विस्तार कार्यक्रम, शैक्षिक गुणस्तर अभिवृद्धि लगायत शीर्षकका लागि 28,08,25,000 बजेट प्राप्त भएको जिल्ला शिक्षा अधिकारी निर्मल कुमार घिमिरेले जानकारी दिनुभयो। पहुँचका आधारमा नभई आवश्यकताका आधारमा कार्यक्रम लागू हुने विद्यालय छनौट गरिने उहाँले बताउनुभयो। राजनीतिक लगायत विभिन्न पहुँचका आधारमा विद्यालय छनौट गर्ने गरिएको गुनासाहरू आएको बताउँदै उहाँले यस वर्ष स्रोत व्यक्ति, विद्यालय निरीक्षक, राजनैतिक दल लगायत सम्पूर्ण सरोकारवालासँग छलफल गरेर मात्र विद्यालय छनौट गरिने उहाँको भनाइ छ। त्यस्तै सम्बन्धित शीर्षकको बजेट र अर्को शीर्षकमा खर्च गर्ने लगायतका समस्याहरूलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले अनुगमन, विद्यालयसँग छलफल जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने जिल्ला शिक्षा अधिकारी घिमिरेले बताउनुभयो। चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम र यसका उद्देश्यका बारेमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत देवीलाल विष्टले जानकारी गराउनु भएको थियो। कार्यक्रममा जिल्ला स्थित शिक्षकका पेसागत संगठन र युनियनका प्रमुख तथा प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो। दस वर्ष सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि रुकुममा सञ्चालित मनोसामाजिक सहयोग अन्तर्गतको हातेमालो कार्यक्रमको अवधि सकिएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीको सहयोगमा जिल्लाका विभिन्न गाविस शहरमा सञ्चालित कार्यक्रमको अवधि सकिएको हो। सन् 2014 2015 सञ्चालित कार्यक्रमको अवधि सकिएपछि आजदेखि औपचारिक रूपमा उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमलाई हस्तान्तरण गरिएको छ। यस कार्यक्रम मार्फत द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ। बेपत्ता पारिएका परिवारका लागि विभिन्न जीवन उपयोगी सिपमूलक तालिमहरू र आय आर्जनका लागि विभिन्न सामग्री वितरण लगायतका कार्यक्रम सञ्चालन भएको बताइएको छ। कार्यक्रमका लागि विनियोजन गरिएको कुल 23,55,000 मध्ये अहिलेसम्म 21,55,000 रकम खर्च भएको छ। यो कार्यक्रम जिल्लाका 11 गाविसमा लागू भएको थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति शिवराम खत्रीको अध्यक्षता रहेको कार्यक्रममा देवी तलगन शल्यका निमित्त गणपति रुद्र गुरुङको प्रमुख अतिथि रहेको थियो। कार्यक्रममा जिल्ला विकास समिति रुकुमका कार्यक्रम तथा सूचना अधिकृत चिन्तामणि दाहाल, आइसिआरसीका क्षेत्रीय कार्यालय प्रमुख कविराम मगर, जिल्ला वन कार्यालयका वन अधिकृत बलराम पौडेल, समष्टितोष्ण तरकारी बिउ तथा उत्पादन केन्द्र चापाका अधिकृत विष्णु कुमार श्रेष्ठ लगायतको पनि अतिथिता रहेको थियो। रेडक्रस जिल्ला शाखाका मन्त्री रमा गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन आइसिआरसीका कार्यक्रम संयोजक नवीनतम रोकाईले गर्नुभएको थियो। नेकपा एमाले निकट विद्यार्थी संगठन अनि राष्ट्रिय त्रिभुवन जनता उच्च मावि प्रारम्भिक कमिटिले भोलि विद्यालयमा मावि तथा उच्च मावि स्तरीय हिज्जे प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि आज कमिटीको बैठक सम्पन्न भएको छ। अध्यक्ष दिनेश कुमार परियारको अध्यक्षतामा बसेको बैठकले अनुशासन लगायत विभिन्न समितिहरू गठन गरेको छ। अनुशासन समितिमा गीता खड्का, प्रेम प्रकाश खत्री र राजेन्द्र खड्का रहनुभएको छ। बैठकको सञ्चालन सचिव मनिषा ओलीले गर्नुभएको थियो। साक्षर जिल्ला घोषणा सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सल्यान र सरोकारलाई बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सल्यान जिल्लालाई सन् 2015 साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार पौष मसान्तभित्र साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको छ। जिल्लाको साक्षर प्रतिशत 97.7 पुगेकाले पौषभित्र साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ। गाविस र नगरपालिकामा रहेका निरक्षरहरू साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताइएको छ। लामो समयदेखि साक्षरता अभियानलाई निरन्तरता दिने क्रममा 15-60 वर्ष उमेर समूहका निरक्षर व्यक्तिहरू साक्षर कक्षामा सहभागी भएको कार्यालयले जानकारी दिएको छ। साक्षर सल्यान हाम्रो गौरव भन्ने नाराका साथ सञ्चालन भएको कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालाले सहयोग गरेका थिए। जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रम सम्पन्न भएको बताइएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल सङ्घ एन्फामा भएको भनिएका गैर कानुनी गतिविधि छानबिन गर्न 5-सदस्यीय छानबिन समिति गठन गरेको छ। युवा तथा खेलकुद मन्त्रालयका पूर्व सचिव प्रताप कुमार पाठकको संयोजकत्वमा गठित समितिमा महालेखा परीक्षकको कार्यालयका पूर्व निर्देशक उमेश ढकाल, युवा तथा खेलकुद मन्त्रालयका राम हमाल, राखेपको खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा र कानुन विज्ञका रूपमा प्रबल शर्मा सदस्य रहनुभएको छ। समितिलाई एक महिनाभित्र एन्फाभित्र भएका भनिएका गैर कानुनी गतिविधिबारे छानबिन गरी प्रतिवेदन पेश गर्ने समय दिइएको राखेपका सदस्य सचिव केशव कुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो। यिनै खबरसँगै हामी सानी फेरि खबरको अन्तिममा आएका छौँ। बिदा लिनुअघि मुख्य खबर शीर्षकहरू फेरि एकपटक। नेपालमा प्रवेश गरी नेपालीमाथि गोली हान्नेलाई छानबिन गरी कारवाही गर्न नेपाल सरकारद्वारा भारत सरकारको ध्यान आकर्षण, काङ्ग्रेस सांसदहरूको अवरोधपछि संसद बैठक 15 गतेसम्मका लागि स्थगित। रुकुमको मुसिकोट नगरपालिका एक बारे गौरा जङ्गलमा एक युवक मृत फेला, जिल्ला शिक्षा कार्यालय रुकुमले आर्थिक वर्ष 2072-73 विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकमा करिब 28 करोड बजेट खर्च गर्ने। द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारका लागि रुकुममा सञ्चालित हातेमालो कार्यक्रमको अवधि समाप्त, सल्यानलाई आगामी पौष मसान्तभित्र साक्षर जिल्ला घोषणा गरिने। र अखिल नेपाल फुटबल सङ्घ इन्फामा भएको भनिएका गैर कानुनी गतिविधि छानबिन गर्न 5-सदस्यीय छानबिन समिति गठन। हवस् त, सानी फेरि खबर यहीँ सकिन्छ। मुख्य खबरहरू आरएसबी स्पेस न्युज टाइप गरी 7799 एसएमएस गरेर मोबाइल सेटमा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँले हाम्रो प्रसारण sanoveri.com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। हरेक घण्टा ताजा र स्वतन्त्र समाचारको लागि रेडियो सानी फेरि सुन्दै गर्नुहोस्। नमस्कार।